इधर ढूंढती है उधर ढूंढती है, इधर ढूंढती है उधर ढूंढती है, मदीने को मेरी नजर ढूंढती है, मदीने को मेरी नजर ढूंढती है, जहाँ ढूंढती है जिधर ढूंढती है, जहाँ ढूंढती है जिधर ढूंढती है, मोहम्मद को मेरी नजर ढूंढती है, मोहम्मद को मेरी नजर ढूंढती है, इधर ढूंढती है उधर ढूंढती है, मदीने को मेरी नजर ढूंढती है, नजर दी सही पे पड़ती है मेरी, नजर जी सही पे पड़ती है मेरी, मदीने की उसमें खबर ढूंढती है, मदीने की उसमें खबर ढूंढती है, मेरे चश्मे में मेरे चश्म पर शौक को क्या हुआ है, मेरे चश्म पर शौक को क्या हुआ है, मदीने की शामों सहर ढूंढती है, मदीने की शामों सहर ढूंढती है, इधर ढूंढती है उधर ढूंढती है, मोहम्मद को मेरी नजर ढूंढती है, झपकती नहीं आँख खुलती है जिस दम, झपकती नहीं आँख खुलती है जिस दम, नजर किसको पिछले पहर ढूंढती है, नजर किसको पिछले पहर ढूंढती है, यहाँ ढूंढती है वहाँ ढूंढती है, यहाँ ढूंढती है वहाँ ढूंढती है, मदीने को मेरी नजर ढूंढती है, मदीने को मेरी नजर ढूंढती है, इधर ढूंढती है उधर ढूंढती है, मदीने को मेरी नजर ढूंढती है, रसूले खुदा आमीना का दुलारा, रसूले खुदा आमीना का दुलारा, सरे हश्र वो आसियों का सहारा, सरे हश्र वो आसियों का सहारा, खुदा ने जो कुरान उन पे उतारा, खुदा ने जो कुरान उन पे उतारा, रसूले खुदा कह के जिनको पुकारा, रसूले खुदा कह के जिनको पुकारा, उधर ढूंढती है इधर ढूंढती है, मदीने को मेरी नजर ढूंढती है, سرے حشر آئیں گے سارے پیغمبر، سرے حشر آئیں گے سارے پیغمبر، وہاں نفسی نفسی رہے گا زباں پر، وہاں نفسی نفسی رہے گا زباں پر، بشر اپنا تھامے ہوئے قلب مضطر، بشر اپنا تھامے ہوئے قلب مضطر، کہیں گے محمد کا دامن پکڑ کر، کہیں گے محمد کا دامن پکڑ کر، تم ہی کو تو میری نظر ڈھونڈتی ہے، تم ہی کو تو میری نظر ڈھونڈتی ہے، انہیں کو تو میری نظر ڈھونڈتی ہے، انہیں کو تو میری نظر ڈھونڈتی ہے، ادھر ڈھونڈتی ہے ادھر ڈھونڈتی ہے، مدینے کو میری نظر ڈھونڈتی ہے، جہاں ڈھونڈتی ہے جدھر ڈھونڈتی ہے، محمد کو میری نظر ڈھونڈتی ہے، محمد کو میری نظر ڈھونڈتی